आजको कथा लेख्नु हुने कथाकार हुनुहुन्छ वैकुण्ठ रायमाझी चेक रिपब्लिकबाट, र उहाँले लेख्नुभएको कथाको कुनै शीर्षक त दिनुभएको छैन, तर कथा यस्तो छ। आइतबारको दिन थियो। मेरो छुट्टी भएकोले अल्छी गर्दै अबेला उठी नुहाएर बाहिर निस्कँदै थिएँ। यतिकैमा याहु म्यासेन्जरमा घन्टी बज्यो। कसको कल रहेछ भन्दै कल रिसिभ गरेँ। कल मेरो भिनाजुको रहेछ। भिनाजु प्रणाम, सन्चै हुनुहुन्छ? मेरो कुरा सकिन नपाउँदै भिनाजुले भन्नुभयो, विशाल सर त बित्नु भएछ नि, थाहा पायौ? नाइ, मैले त बल्ल थाहा पाउँदैछु। अनि कहिले कसरी यस्तै यस्तै प्रकारका प्रश्नहरू भावविहोर हुँदै उहाँलाई तेर्स्याए। शरीरका अङ्ग प्रत्यङ्गहरूले काम गर्न छोडे झैँ शरीर शिथिल भएर आयो। एकहोरो टोलाउन पुगेछु। कल पनि कति बेला काटियो पत्तै भएन। म सात समुद्र पारी भए पनि मेरो मन मस्तिष्क जन्मस्थल गाउँमा पुग्यो। कति सुन्दर छ है मेरो गाउँ, कति प्यारो लाग्छ मलाई। दाउरा घाँस मेलापात गर्दा हिँड्ने बाटो गोरेटोहरूमा आफ्नोपनको सुगन्ध आउँछ, जुन युरोपको पिच रोडमा कहाँ पाउनु। सायद त्यहाँको ढुङ्गा माटोहरूमा मेरो पसिना र रगत मिसिएको भएर पो हो कि सायद त्यहाँका आफन्तहरूको गङ्गा जल जस्तो निश्चल निस्वार्थ पवित्र मायाले पो हो कि। सानो अनि विकट गाउँ भए पनि त्यो गाउँले जन्माएका मान्छेहरू युरोप, अमेरिका, अस्ट्रेलियादेखि संसारका कुना कुनामा पुगेका छन्। फरक यति हो, जहाँ पुगे पनि कसैले जननी जन्मभूमिष्ट स्वर्गादपी गरियसी भनेर पूजा गर्छन् भने, कसैले हजुरको घर कहाँ हो भनेर सोधे पनि आफ्नो गाउँको नाम लिन अप्ठ्यारो मान्दछन्। हो, त्यही गाउँमा जन्मेका थिए विशाल सर। उनी गाउँको विद्यालयमा प्रधानाध्यापकको साथसाथै समाज सेवामा पनि उनको ठुलो भूमिका थियो। गाउँमा कसैको झगडा पर्यो, मिलापत्रको लागि विशाल सर चाहिन्थ्यो। विवाह गर्नुपर्दा पनि विशाल सर, कोही पहिला गए पनि जारी मिलाउन विशाल सर, पूजा भतेर विशाल सर, गाउँमा चिठी लेख्नु परे पनि विशाल सर, कहिले काहीँ त दाउरा चिर्दा पनि विशाल सर। उनी कहिल्यै कसैको वचन हार्दैनथे। सबैलाई मिठो मिजाजले बोल्ने, उनी कसैसँग झगडा गरेको कहिल्यै सुनिएन। उहाँको सौन्दर्यताको कुरा गर्नुपर्दा अग्लो कद, मिलेको जिउडाल, उज्यालो मुहार, मुसुक्क हाँस्दा त गाउँमा उहाँलाई भन्ने गर्थे, विशाल सर हजुरको त कस्तो मिलेको जिउडाल, मलायाको लाउरेमा भर्ती हुने जस्तो। अनि उहाँ भन्ने गर्नुहुन्थ्यो, जुन खुसी गाउँको सेवामा मिल्छ त्यो खुसी सात समुद्र पारी परदेशमा कहाँ पाउनु। कुनै कुरामा कमी थिएनन् उनी। खेलकुददेखि लिएर साहित्य, गीत सङ्गीत, नृत्य, गाउँको सानो सानो दुःख सुखदेखि लिएर गाउँको सबै किसिमका कार्यक्रमहरूमा उहाँको उपस्थिति हुने गर्दथ्यो। कुनै कारणवश विशाल सर बिनाको महफिल नुन बिनाको भतेर जस्तै खल्लो लाग्दथ्यो। बालबालिका, वृद्धवृद्ध, युवा युवती सबैको प्रिय थिए उनी। यस अर्थमा भन्नुपर्दा उनी कुनै सिनेमाको अभिनेता नभई वास्तविक जीवनकै अभिनेता भन्दा फरक नपर्ला। खै के लिएर आएका थिए यो धरतीमा। आउँदा उनले जीवनको हरेक पल खुसी रहन्थे। दुःख पीडा भएको मान्छे पनि उहाँको सामु आएपछि चिन्ता मुक्त महसुस हुन्थ्यो। यस्तो प्रकारको मान्छे प्राय कथा उपन्यासमा पढ्न पाइन्छ। भगवान्ले कथा उपन्यासबाट टपक्क टिपेर यो धरतीमा जन्म दिए जस्तो। उहाँको खुसीमा भगवान्लाई पनि ईर्ष्या भइसक्या रे। त्यसैले होला नि लाउँ लाउँ खाउँ खाउँ भन्ने बेलामा साना साना नानीहरूलाई अनि विशाल सरबाट उहाँको जीवन सङ्गिनीलाई दैवले खोस्यो। यस्तै कुराहरूको ले मुटु उहाँको मुटु भकानिएर आउँथ्यो। तर बाध्यता र व्यवस्था साना साना नानीहरूको सामुने रुन पनि नमिल्ने आँखाबाट निस्कन लागेका आँसुलाई भित्रभित्रै पिउन विवश थिए उनी। भित्ते घडीको फटफट आवाजसँगै समय आफ्नै गतिमा बग्दै थियो। ती घाउहरू पनि सुक्दै गए। यही अन्तरालमा पँधेरामा पँधेर्नीहरूले गाईगुई कुरा गर्न थाले। विशाल सर र पूर्णिमा त यस्तै यस्तै, अर्कीले भनी, विशाल सर पनि कस्तो मान्छे, उहाँले आफ्नै जातको केटी पनि पाउनुहुन्थ्यो, किन निज जातको केटीसँग छे, यस्तै यस्तै। यो कुरा भुसमा लागेको आगो चाहिँ गाउँ टोलमा जताततै फैलियो। अब गाउँलेहरूले विशाल सरलाई हेर्ने नजर अर्कै हुन थाल्यो, बोल्ने बोली पनि अर्कै हुन थाल्यो। आफन्तहरूले पनि साथ छोडे, दाजु भाइहरूले पनि कुलबाट निकालिदिए। कारण थियो सानो जातको केटीसँगको सम्बन्ध। 21औं शताब्दीमा आफूलाई शिक्षित सम्झने मानिसहरू पनि यो जातभातको कुरामा अल्झिरहेको छ। यो अति नै लाजमर्दो कुरा हो। यो कस्तो अचम्मको कुरा, कुकुरले छोएको मान्छेले खाँदा केही फरक नपर्ने, तर मान्छेले छोएको मान्छेले खान हुने रे। यो कस्तो अचम्मको चलन खै कहिले पुरिने हो हाम्रो समाजमा दलित र माथिल्लो जातको खाडल कुन्ने। छन् गेडी सबै तेरी, छैन गेडी सबै टेढी। सुख पर्दा गोरु बेच्या साइनो जोड्छन्, दुःख पर्दा देवी देउताले समेत मन्दिर छोड्छन्। साँच्चै नै वास्तविकता लुकेको छ यो गीतमा। यस्तै यस्तै हुन थाले उहाँको जीवनमा। यसो हुँदा उहाँको जोस, जाँगर, आत्मबल टुक्रिन थाल्यो बिस्तारै। सायद उनलाई दुःख सुखमा साथ दिने असल साथी नभएर होला उनले मदिराको सहारा लिन थाले। मदिरालाई कतै कतै मन्द बिस पनि भन्ने गरिन्छ। पहिला पहिला त उनले मदिराको सहारा लिए, तर पछि पछि मदिराले उनको सहारा लिन थालेछ। किन कुर्नु साँझ आखिर पिउनु नै परेपछि भने चाहिँ साँझ बिहान दिन रात कुनै सीमा थिएन। होस् पनि कसरी, जीवनका सुनौला सपनाहरू सिसा जस्तै चकनाचुर भएपछि सायद जीवनको त्यो मोडमा हौसला दिने, आत्मबल बढाइदिने असल निस्वार्थी साथीको साथ पाएको भए उनको जीवनले नयाँ मोड लिने थियो कि। खै के थियो उनको लागि त्यो गाउँमा जति दुःख पीडा छटपट हात भए पनि त्यो गाउँ छोडेर अन्यत्र जान चाहेनन्। समय र परिस्थितिले साथ दिएन भने एउटा आमाले आफूले जन्माएको बच्चा त छोडेर जान्छिन्। तर उनी चाहिँ यदि उनले चाहेको भए त्यो समाजभन्दा धेरै टाढा नौलो ठाउँमा गएर नयाँ संसार बसाउन सक्थे। खै किन हो उनले यसो गरेनन्। खै के थियो उनको मनमा यो कुरा कहिले बुझ्न सकिएन। कसैले बुझ्ने कोसिस गरे गरेनन् त्यो थाहा भएन। मनभरि पीडा भए पनि यो स्वार्थी दुनियाँको सामु कृत्रिम मुस्कान देखाउन विवश थिए उनी। मलाई आज पनि उनले गाएको एउटा गीत याद छ। मनभरि पीरको भारी पाइन मैले, मैले फुलमै रानी बिसाउने चौतारी। डाँडैमा बसेर पिरै पिरले फुलमै रानी, मरुकी झैँ लाग्छ तालैमा खसेर। वास्तविकता थियो यो गीतमा। समय आफ्नै गतिमा बग्दै थियो। आज मौसम पनि कस्तो कस्तो, आकाशमा कालो बादल मडारिँदैछ, कता कता आकाश रुन लागि जस्तो देखिन्छ। उनी दिनभरि विद्यालयमा पढाएर घर फर्किन लागेका छन्। आफ्नै अफिसको भित्ताहरूले केही भन्न खोजे जस्तो आज उनलाई अरू दिनभन्दा अर्कै महसुस भएको छ। अलि सन्चो पनि छैन उनलाई। बेलुका बिमारले च्याप्यो उनलाई। बिमार लागेको केही समयमा उनको प्राण पखेरुले उनको शरीरबाट बिदा लिए। यो अपहेलित समाजबाट उनी धेरै टाढा टाढा गए, कहिले नफर्किने गरे। Oh. मानिन्छ राम्रो मान्छेको खोजी जहाँ पनि हुन्छ, सायद भगवान्लाई पनि राम्रो मान्छेको खाँचो थियो होला। त्यसैले विशाल सरलाई यो धरतीबाट टपक्क टिपेर लगे। आखिर जीवन के नै रहेछ र, खाली हात आउने हो, खाली हात जानेको, यो धरतीमा दुई दिन बाँचुन्जेल सबैसँग मिठो वचन बोल्ने हो, यो संसारबाट जाँदा त्यही आफूलाई माया गर्ने मान्छेको माया त रहेछ नि लगेर जान पाइने। भन्छन् जीवन कुखुराको अन्डा जस्तै हो, कति बेला कहाँ फुट्ने हो केही थाहा हुँदैन। हामी पनि भर्खरसम्म बोल्दैछौँ, कति बेला कहाँ के हुने हो के थाहा। हजुर, निकै नै मर्मस्पर्शी कथा यहाँहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो श्रोताहरू, जसलाई लेख्नुभएको हाम्रै नियमित श्रोता वैकुण्ठ रायमाझीजीले, उहाँलाई धेरै धेरै धन्यवाद यो कथाको लागि। उहाँका अनुसार यो सत्य घटनामा आधारित कथा भनेर भन्नुभएको थियो। आशा छ आफूले लेख्नुभएको कथा सुन्ने मौका पाउनुहुनेछ। वर्षै गोर्खाली योगदान।